मली घामको झुल्का झुल्का मायालुलाई मखमली घामको झुल्का झुल्का मायालुलाई सुरिलो गीत रसिलो प्रीत रङ्गी चङ्गी फुलको थुङ्गा थुङ्गा मायालुलाई रङ्गी चङ्गी फुलको थुङ्गा थुङ्गा मायालुलाई मखमली घामको झुल्का झुल्का मायालुलाई मखमली घामको झुल्का झुल्का मायालुलाई चुप लागे निदरी म बोलाउने भेट हुँदा चुप लागे निदरी म बोलाउने मेरा मिठा सपना जति परली म सजाउने परली म सजाउने भेट हुँदा चुप लागे निदरी म बोलाउने मेरा मिठा सपना जति परली म सजाउने परली म सजाउने गहिरो माया नसिलो छाया झिलिमिली आकाशको जुन तारा मायालुलाई झिलिमिली आकाशको जुन तारा मायालुलाई मखमली घामको झुल्का झुल्का मायालुलाई मखमली घामको झुल्का झुल्का मायालुलाई लगाए काउकुती आँखा भर मुस्काउने दिलमा लगाए काउकुती आँखा भर मुस्काउने चुल्की फुकाइए ताउती नसा छरी लजाउने नसा छरी लजाउने दिलमा लगाए काउकुती आँखा भर मुस्काउने चुल्की फुकाइए ताउती नसा छरी लजाउने नसा छरी लजाउने सुनको बाला मोतीको माला कुमारी बसन्तको मुना मुना मायालुलाई कुमारी बसन्तको मुना मुना मायालुलाई मखमली घामको झुल्का झुल्का मायालुलाई मखमली घामको झुल्का झुल्का मायालुलाई सुरिलो गीत रसिलो प्रीत रङ्गी चङ्गी फुलको थुङ्गा थुङ्गा मायालुलाई रङ्गी चङ्गी फुलको थुङ्गा थुङ्गा मायालुलाई